सले कौस्तुभम् नासावे वरमौक्तिकं करतले वेणुकरे कङ्कणम् सर्वाङ्गे हरिचन्दनं सुललितं कण्ठे च मुक्तावली गोपाश्री परिवेष्टितो विजयते गोपालचूडामणि अस्तिकरुणीकराग्रविगल कल्पप्रसूनाप्लुता वस्तुप्रस्तुतवेणुनादलहरि निर्वाणनिर्व्याकुलं स्रस्तस्रस्तनिबद्धनीभिरस गोपीसहस्रावृतम् अस्तन्नस्तनतापवर्गमखिलो गानं किशोराकृति गानं किशोराकृति सुत उवाच इति नारदनिर्णीतं समात्मं शम्यसा सर्वाङ्गपुष्टिसंयुक्ता नारदं वाक्यम् अब्रवीत् इति वर्गोयसर्वे नारदनिर्णीतं मन नारदद्वारा निर्णय गरिएको स्वमहात्म्यं मनको आफ्नो भक्तिको महात्म्य सा भनेको भक्ति देवीले निशम्य भनेको सुनेर सर्वाङ्ग पुष्टयुक्त भइन् सारा अङ्ग अङ्ग रसिलो भयो आनन्दमग्न भयो र त्यस्तै भक्ति देवीले नारदजीलाई वाक्यम अब्रवीत वाक्य भन्दछन् भक्तिको भाषा अहो नारद धन्योऽसि प्रीतिस्ते मयि निश्चला न कदाचित् विमञ्चामि चित्ते शास्यामि सर्वदा कृपालुना त्वया साधु मद्बालाक्षणा पुत्रयोश्चेतना नास्ति ततो बोधय बोधय अहो नारदजी हजुर धन्य हुनुहुन्छ तपाईँको मयी भनेको ममा निश्चल प्रेम रहेछ एउटा हुन्छ निश्चल एउटा हुन्छ निश्चल निश्चल भनेको छल कपट रहित भएको निश्चल भनेको कहिले विचलित नहुने यताउता नहुने त्यस्तो प्रेम तपाईँको ममा रहेछ न कदाचित भन्छ हामी कहिल्यै म तपाईँलाई कदाचित भनेको कहिल्यै पनि न विमञ्चामी कहिल्यै छोड्ने छुइनँ सर्वदा सधैँभरि चित्तै स्थास्यामी तपाईँका चित्तमा हृदयमा बसिरहनेछु विमञ्चामी भने मञ्चामी मञ्चामीलाई बिउ कसैको छोड्दिनँ कृपालु न त या साधो हे साधो हजुर कृपालु हुनुहुन्छ र हजुरले मद्बाधा मेरा हृदयको जुन पीडा हो क्षणात् ध्वंसिता एकैछिनमा सम्पूर्ण नाश पारिदिनु भयो तर पुत्रयो चेतना नास्ति तर ती मेरा दुई पुत्रहरूको त चेतना अझै पनि भुलेको छैन ततो त्यस कारणले बोधय बोधय कसरी हुन्छ यिनीहरूको चेतना ल्याउनुहोस् यसलाई जगाउनुहोस् सुतौ भाषा तस्या बच समा कर्ण तस्याः मनि भक्तिदेव्याः भक्तिदेवीका वचः वचनं समाकर्ण्य श्रुत्वा नारदः नारदजी कारुण्यं गतः करुणावस्थां प्राप्तः करुणावस्थामा प्राप्त हुनुभयो तयोर् भनेको ज्ञान वैराग्य हो ज्ञान र वैराग्यको बोधनम् भनेको चेतनम् जागरणम् ज्ञान र वैराग्यलाई जागरण जागृत भउन् चेतना फर्कियोस् भनेर फर्काउन आरेबे आरम्भ गरे कराग्रेण भनेको हातका अग्रभागले बिमार्दैन जसले बार बार हल्लाउँदै ए उठ भनेर मुखम संयोज्य कर्णान्ते कानका छेउमा मुखम संयोज्य मुख लगेर जोडेर उच्चै शब्दम समुच्चारण उच्चै सारो सारो शब्दम समुच्चारण शब्दलाई उच्चारण गर्दै ज्ञान प्रबुद्धताम शीघ्रम हे ज्ञान छिटो तिमी जाग रे वैराग्य प्रबुद्धताम रे वैराग्य छिटो जाग तिमी होसमा आऊ भनेर बोलाउन थाले वेद वेदान्त घोषैश्च गीता पाठैर्मुहुर्मुहुः वेद र वेदान्तको पनि सानो सानो शब्द गरेर बार बार गीता पाठ मुहुर मुहुर भनेको बार बार गीता पाठद्वारा पनि बुद्ध्यमान हौ तदा तेन त्यसरी जगाउँदाखेरि तेन त्यसले कथञ्चित भने कुनै प्रकार बलात् उत्थित हौ बहुत बहुत बहुत बहुत बलले बलैले उत्थित उठ्न चाहिँ उठे तर नेत्रै अनवलोकन त उठे पनि आँखाले हेरेनन् जिम्मन त हाई हाई गरे सालसौ दुवैजना एकदम अल्छीले युक्त आलस्यले युक्त भएका भए आँखा नगरी हाई हाई मात्रै गर्दै बसे बिचराको क्षुद्ध क्षण बाबु क्षुद्धको भोकाले पहिला भएका थिए गुरुजी माथिको भगवत ए भगवत पनि त बकुल जस्तो सेतो हुन्छ त्यस्तै तिनीहरू सबै फुलेका थिए पलित भनेको फुलेका बलित प्राय शुष्क काष्ठ समाङ्गको सुकेको काठ जस्तै अङ्ग भएको थियो तिनीहरूको माने मासु भन्ने थिएन छुट्टो ठाउँमा ऊ भोकालाई एकदम पहेँलो सेतो भएका थियो मुख तौ निरीक्ष ती दुवैजनाले त्यसरी निरीक्ष एकपल्ट यसो हेरे पुनः स्वाब पारणु फेरि सुत्नमै लाए फेरि सुते विशेष चिन्ता परो जाँदा ऋषिलाई चिन्ता परो ऋषि चिन्ता मग्न भए किम विधेयम भए ती छ मया किम विधेयम मैले अब के गर्नु पर्छ अहो निद्रा कथम जाति वृद्धत्वम से महत्तरम यिनीहरूको निद्रा कसरी जाला र यिनीहरूको बहुत समयदेखि प्राप्त भएको वृद्धावस्था पनि कसरी जाला चिन्तयन् इति गोविन्दम त्यही विचार गर्दै भगवान् श्रीकृष्णलाई चिन्तयन् ध्यान गर्दै स्मारयामास भार्गव भार्गव हे सौनग्दी गोविन्द इति चिन्तयन् गोविन्दम स्मारयामास जसो चिन्ता गर्दै गोविन्द भगवान्लाई अब स्मरण गराउँदछन् प्रभु यस्तो यस्तो छ अब हजुरै हुनुहुन्छ मेरा चाहिँ भरोसा यिनीहरूलाई के गर्नुपर्दछ कसो गर्नुपर्दछ भनेर स्मारयामास स्मरण गर्दछन् भन्दा पनि स्मरण गराउँछन् भन्दा ब्रह्ममणि तदैव भन् तदैव भनेको त्यति बेलै ब्रह्ममणि अभूत आकाशमणि भयो मा ऋषे मा खिद्धता मे ऋषि तपाईँ खिन्न नहुनुहोस् उद्यम सफलस्तेयम् ते अयम उद्यम सफल भविष्यति तिम्रो यो जुन प्रयास ते भनेको तिम्रो अयम भनेको यो उद्यम भनेको प्रयास सफल भविष्यति सफल हुनेछ न संसार यसमा कुनै सन्देह छैन एतदर्थं तु सत्कर्म सुरर्षे त्वं समाचर हे सुरर्षे हे देवर्षी नारद एतदर्थं यसका लागि चाहिँ सत्कर्म त्वं सत्कर्म समाचर तिमीले सत्कर्म गर्नुपर्नेछ तत्ते कर्म अभिधास्यन्ति तत् ते कर्म अभिधास्यन्ति ते भनेको तिमीलाई तत् कर्म अब के सत्कर्म गर्नु छ के सत्कर्म गर्नु छ त थाहा छैन भन्दाखेरि तत् कर्म तो सुकर्म ते भनेको तिमीलाई साधुभूषणाः साधवः अभिधास्यन्ति साधुहरूमा जो रत्न समान गर्छन् भूषण समान गर्छन् त्यस्ता साधुहरूले सन्तहरूले आएर तिमीलाई त्यो कर्मका विषयमा भन्नुहुनेछ सत्कर्मणि कृते तस्मिन् तस्मिन् सत्कर्मणि कृते त्यो सत्कर्म गरिसके पछाडि अनयो सनिद्रा वृद्धता गमिष्यति अनयो ज्ञान वैराग्यको निद्रासहितको वृद्धता गमिष्यति जाने क्षणात् गमिष्यति एकैछिनमा जानेछ सर्वतः भक्ति प्रसरिष्यति अनि भक्ति सर्वत्र फैलिनेछन् भक्तिको विस्तार हुनेछ यति आकाश वचः यस्तो आकाशले भनेको आकाशवाणी भएको जुन वचन हो सर्वैरपि स्पष्टम विश्रुतम त्यहाँ भएका नारायणले मात्रै होइन अरूले पनि सबैले स्पष्ट रूपमा सुन्दछन् सुने। नारद विस्मयले नारद छक पऱ्यो, मेदम ज्ञातमिति ब्रुवन्। अब यो कुरो जान्न सकिएन भन्दै छक परे नारद उवाच। अनया आकाशवाण्य अपि गोप्यत्वेन निरूपितम्। अनया आकाशवाण्य अपि यस आकाशवाणीले पनि गोप्यत्वेन मेरो कुरो लुकाएर निरूपितम् भनौ, स्पष्ट कुरो यसले पनि भनेन, केही कुरो लुकाएरै भने जस्तो लाग्यो। किम्बा तत्साधनम् कार्य, अब कुन चाहिँ साधन गर्नुपर्ने हो, जेन कार्यम् भवेत् तयो, जसद्वारा यी दुवैजनाको काम हुनेछ। क भविष्यन्ति सन्तस्ते, ती साधन ती सन्तहरू कहाँ हुनेछन्, त्यो कथम दर्शन्ति साधन। अब तिनीहरू आफै यहाँ आउनेछन् कि मैले खोज्दै जानुपर्नेछ कि जाँदा कहाँ जानु र कसरी तिनीहरूले अब यसको साधन बताउने छन्। मयात्र किम प्रकर्तव्यम, अब मैले के गर्नु, त्यो सन्तहरूलाई खोज्दै जानु कि तिनीहरूलाई पर्खिएर यहाँ बस्नु कि मया किम प्रकर्तव्यम, मैले अब गर्नु के। यी भाषा यद उत्तम आकाशवाणीले त भन्नु भन्नु त, अब भनेअनुसार कुरो अझै पनि स्पष्ट भएन। सुत उभाष सुतजी भन्नुहुन्छ, तत्र द्वावपि संस्थाप्य निर्गतो नारदो मुनि। तत्र मेरो त्यहाँ द्वौ अपि, द्वौभन्दा ज्ञान वैराग्यले भक्तिलाई भन्न पनि सकिन्छ, संस्थाप्य राखेर नारद नारदी निर्गत मुनि, नारद मुनि निर्गत निक्लिन्छन्। अब यसरी बसेर त हुँदैन, आफै त कहाँ आउँदैन त सन्त, हुँदैलाई के खाँसो, मै खोज्दै जानुपर्छ होला भनेर निक्ले। तीर्थम तीर्थम विनिष्क्रम्य, अब सन्तहरू कहाँ हुन्छन् भन्दा तीर्थस्थानमा हुन्छन्, तीर्थ तीर्थमा अब जान्छन्, विशेष चालिस तीर्थ तीर्थमा निक्लिएर मार्गे मार्गको मार्गहरूमा जो जो मुनिश्वरहरू देखिन्छन् तिनीहरूलाई पृच्छन् सोध्दै। वृत्तान्त श्रूयते सर्वे, सबैले त्यो वृत्तान्त चाहिँ सुन्दछन्, किन्छन् निश्चित नोच्यते, यही हो गर्नुपर्ने काम भनेर निश्चित गरेर चाहिँ कसैले पनि भन्दैन। असाध्यम केचन प्रोचु, कसै कसैले भने यो हुन सक्ने कुरो जस्तो लागेन भन्छन्, असाध्यम असाध्य हो यो। दुर्गेयमे त्यो चाप पारे, अर्का खालका मान्छेमा हो जान्न सकिएन त हो यो, यस्तै हो भनेर भन्न सकिएन त हो भनेर भन्छन्। अरे मुखी भूता कतिपय चाहिँ केही भन्दै सुन्छन् सुन्छन् चुप पदार्थन् चल्दैन तथा अनि अन्य त्यो कि अन्त कतिपय अरू चाहिँ परबाट अब नारदले हामीले पनि छोड्दै यिनलाई अब के जवाब दिनु, ठुल्ठुला ऋषिले नसकेको हामीले के जवाब दिनु, बाटो यहीँ बाटो अर्कै बाटो जाउँ भनेर पलाइ हाहाकारो महान आसित कहिले केही विस्मय भयो, तिनै लोकमा छक विस्मय भयो भने छक्क पर्दो महान हाहाकार भएको थियो। यसरी नारदजी सोध्दै आउँदैछन् अरे, बाटै जसलाई भेट्यो कसैलाई सोध्दैछन् अरे, कसैले भन्न सकेका छैन अरे। वेद वेदान्त घोषैश्च गीता पाठैर्विबोधितम्, वेदको पाठ गर्दा वेदान्तको पाठ गर्दा गीता पाठ गरेर जगाउँदा पनि भक्ति ज्ञान वैराग्यानन्दो तिष्ठ त्रिगम्यता, भक्ति ज्ञान र वैराग्यमा ज्ञान र वैराग्य चाहिँ उठेनन्, जब उनीहरू उठेनन् यदा न उदा तिष्ठ, जब उठ्न सकेनन् उपाय न परिस्थिति, अर्को उपाय अब छैन। वेद र वेदान्तको र गीता पाठ गर्दाखेरि तिनीहरू उठ्न उठेनन् भने अर्को उपाय छैन, उपाय अपरो उपाय न अस्ति, अर्को उपाय छैन भने कर्णे कर्णे जपञ्जना कान कानमा फुसफुसाउँदै मान्छे भन्न थाले, के होला हो आयो भने त केही त भन्नु पर्ला त भन्नुहोस् न भनेर सोध्छन्। खोइ देखिनँ मैले त उपाय भयो जस्तो राखेर भन्छन्। योगिन नारे नापि स्वयं न ज्ञायते तुभ्यत् तत्कथं शक्यते वक्तुम् इतरैल्यमानुषैः। नारदजी स्वयं योगी हुनुहुन्छ, ध्यान समाधिद्वारा उहाँले नजानेको कुरो केही हुँदैन। त्यसलाई योगी नारदले स्वयं नजानेको कुरो अर्का मान्छेले भन्न के सक्ला र यो कुरो यसै हो भन्न सकिएन। एवम् ऋषिगणै पृष्ठै, यसरी सोधिएका जुन ऋषिगणहरूले निर्णय उक्तम, निर्णय गरेर दुरासदम उक्तम, यो त जान्नु नसकिने कुरो भनेर भने। ततः त्यसदेखि पछाडि चिन्तातिर सह नारदजी चिन्तातिर चिन्ताले मग्न भएर बदली भनमा गत अब तपस्यै गरेर यो कुरो जान्दछु जान्नु पर्यो भनेर बदली भनम बद्री आश्रममा बद्रीनाथ भगवान् भएको ठाउँमा आगत आएका हुन्। तपस्यामि चात्रति, अब यहीँ म तपस्या गर्दछु, तदर्थम कृत निश्चय, यत्र तपस्याका लागि निश्चय गर्छ। तावत् ददर्श पुरतः, त्यतिबेलै अनि अगाडिपट्टि शनकादिन मुनि स्वयं शनकादिक मुनि स्वरहरूलाई ददर्श देख्दा भए। कोटि सूर्य समान, करोडौँ सूर्यको समान कान्ति भएका त्यस्ता शनकादिक ऋषिहरूलाई अनि मुनि सप्तमा मुनिहरूमा श्रेष्ठ जो नारदजी हुन् उहाँले उभाछ भन्नुहुन्छ। कतिजना ए अब भोलि पैँतालिस 55 बिस भयो।